www.attableek.com, The Reviver of Iman. Bismillah ar-Rahman ar-Rahim. Nahmaduhu wa nasalli ala Rasulil Kareem wa ala alihi wa ashabihi wa azwajihi wa dhurriyyatihi wa atba'ihi ila yawm al-qiyamah. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. محمد رسول الله والذين معه أشداء على الكفار. صحابة بارے میں یہ بیان کرنا ہے. اس سے پہلے ایک شعر ہے اس کے متعلق عرض ہے کہ ہم نے بہت سنا حضرت سے, ایک عالم تھے جو بھی رہے ہوں, ایک بزرگ کی خدمت میں گئے تو وہاں امیرانہ ٹھاٹ باٹ تھا. ان بزرگ کیا دیکھا کہ یہ شخص تو اہل اللہ میں سے ہو ہی نہیں سکتا, جس کے دربار میں اتنا ٹھاٹ باٹ دنیا کا ہو وہ بزرگ نہیں ہو سکتا. انہوں نے ان کے منہ میں کہا کہ تمہارے آنا ہمارا بیکار ہوا, نہ مردست آنکھ دنیا دوست دارت. یہ سنا ہے, اس میں تو صرف شعر ہے لیکن واقعہ بیان کر دیتا ہوں جو حضرت سے سنتے چلے آ رہے ہیں, میں نے کہا وہ بیان نہیں کر رہی. انہوں نے کہا نہ مردست آنکھ دنیا دوست دارت, وہ مرد نہیں ہے جو دنیا کسی سے محبت رکھتا. کافی ان کے منہ ہی پکا لیا, نہ مردست آ کے دنیا زوردار ہے. مرد یعنی مرد خدا وہ اہل اللہ میں سے نہیں ہو سکتا جو دنیا کو دوست رکھتا ہے. کہا کہ گئے کہا دار چاہو مسجد میں لے جائیں, تو اسی دنیا دار آدمی ہے کیا کیا جائے مریض میں. لیٹ گئے, لیٹنے کے بعد خواب میں دیکھا یہ قیامت قائم ہے. قیامت جو قائم, پریشانی کا دور, سب لوگ پریشان. ایک آدمی نے کہا پکڑا کہ نالائق تو نے ملا ہم کو, ہمارا تمہارے اوپر اتنا باقی ہے, دو کو ہمارا اتنا تم پر باقی ہے ادا کرو. اب پریشان, اب کہاں سے دے وہاں روپیہ پیسہ. تو وہ بزرگ آئے, انہوں نے فرمایا چھوڑو چھوڑو یہ ہمارا آدمی, ہم ادا کر دیتے ہیں. ان بزرگ نے کہا کہ چھوڑو چھوڑو یہ ہمارا آدمی ہے, ہم ادا کر دیتے ہیں. ادا کر دیا, اب اس کی نیند کھلی. گئے معافی مانگنے ان بزرگ سے کہ حضرت معاف کر دیجیے, ہم سے غلطی ہوئی, ہم نے غلط فیصلہ کیا آپ کے متعلق کہ آپ بزرگ ہیں. فرمایا وہ بھی ارے کوئی بات نہیں, خواب خیال کیا خیال, خواب و خیال کا کوئی اعتبار نہیں ہے. جاؤ جاؤ. نہیں ہے, بہت معافی مانگ. تب کہا اچھا بتاؤ وہ شعر پڑھو جو مشرا کیا تم نے پڑھا تھا. کہا اگر اس کو جانے دیے, کہا نہیں پڑھو. کہا ہم نے یہ پڑھا تھا نہ مردست آ کے دنیا دوست آئے, وہ مرد خدا نہیں ہو سکتا جو دنیا کو دوست رکھتا ہے. اور کہا اگر دارت برائے دوست آئے, اگر دنیا رکھتا ہے تو دوستوں کے لیے رکھتا ہے. کہا تھا نا میرا دوست ہے, اگر دارت برائے دوست, اگر رکھتا ہے تو دوستوں کو نہیں رکھتا. یہ روپیہ پیسہ اپنے لیے صرف نہیں تھا, دیکھو میں کام آ گیا تم کو قیامت میں. پھر تو بہت بڑے آدمی تھے وہ بھی, مر مٹی ان کے پاس. تم نے رشے لکھا ہے جس موقع پہ لکھا ہے, یہ ہم لوگوں کو بچپن سے یاد ہے نا, دیکھیے یہ ہم کو ہے نا نمبر دستا کی دنیا دو دار. ایک اور قصہ سوال میں اسی زمانے کا سب ہے, سن 51 کا. وہاں ایک صاحب گئے, ایک بزرگ گیا, تو ان کے یہاں درمان تھا, اس نے روک دیا. کہا کہ دربے دربے لال دربار نبایت और पढ़ा उनसे उनको सामने का दरे द्विवेदी या नया कथा आ गया दरे द्विवेश रात दरबार न पाए द्विवेशों के दरबारे के दरबार देवा नहीं है इतराज किया उन्होंने और इतराज किया ये दरबार मैंने देखा वो हम लोग का भी इतराज होता था जो तो मैंने कहा हम लोग भी दरबार रहते हुए दरे द्विवेश रात दरबार न पाए बुजुर्ग ने कहा कि क्या पढ़ा था आपने नहीं फरमाया क्या अगर दारत बराए खेश दारत अगर दारत नहीं दरे दुर्वेश दरबार नबायत बबायत ता सगे दुनिया नाये चाहिए दरबार यहाँ ताकि दुनिया कुत्ते ना गुजर पाए सब बबायत ता सगे दुनिया नाये उन्होंने क्या कहा था दरवे दुर्वेश या दरबार दरवेश के दरबार के लिए दरवेश के लिए नगरबार या दरबार की जरूरत नहीं ये कहा था उन्होंने कैसा सख्त जवाब दिया है कि चाहिए ताकि दुनिया के कुत्ते ना आने पाए दुनियादार ये भी उसी जमाने की याद है अब कभी नहीं पढ़ा भी नहीं था इसको पहली बार था 20-40 साल के बाद दरे दुर्वेश या दरबार नबाय बबायत एक दुर्वेश थे इस भाषा से सुनी हुई बात एक दुर्वेश थे बहुत बड़े आदमी तो उन्होंने अपनी कमली दिया था अपने खादिम को कि इसमें से जूं ही निकाल दो जूं ही निकाल तो बेचारा बाहर बैठ के कर रहा था इसे दौड़ा हो गया शेख क्या यहां क्या हुआ कहा बादशाह आ रहे हैं क्या हुआ कहा बादशाह सलामत आ रहे हैं कहा अरे मैंने समझा कि कोई बड़ी जूही मिल गई थी तुमको इतनी भी वकर नहीं थी जो क्या बादशाह आता अरे तो हमने समझा कि कोई बड़ी जूही मिल गई है इतनी वकर अल्लाह ताला इन दुर्वेशों को भी एक हुकूमत दिया दिल में अल्लाह की मोहब्बत ताल्लुक उनकी अजमत दूसरे की अजमत की क्या बात है अल्लाह ताला ने अपने फजल व करम से इन बुजुर्गों की बातें सुनी हैं समझी हैं दिल में कुछ न कुछ तो उसका असर रहता ही बहरहाल ये सहाबा की बात है उसमें ये शेर उसमें आया है लेकिन किस मौके पर आया मैं नहीं जानता बस उस शेर जानता हूं अगर दारत बराए दोस्त है न मर्दस्त आके दुनिया दोस्त दारत अरे इतना तो सहे साल साल या कह लो अरे अगर दारत बराए दोस्त दुनिया है उसके पास इसी को साबित कर रहा है ये जो मजमून प्यार कर रहा हूँ उससे पहले वो तमीर के तौर पर था बहुत कल भी सुना चाहता कई दिन से सुना नहीं पा रहा था आज आखिरी दिन मालूम क्या बिस्मिल्लाह मोहम्मद रसूलुल्लाह पहले शेर पढ़ा है असहाबी का नजूम बे मुक्तदह तुम एहतदह तुम मेरे असहाब में से सितारों के हैं सहाबा का बयान है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अपने सहाबा की तारीफ फरमाई उनके मुंह बताई गई कि सिद्दीक है फारूक है क्योंकि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम समझते थे कि हमारे सहाबा की जितनी भी तारीफ होगी ईमान बढ़ेगा वो बिगड़ेंगे नहीं इससे मालूम हुआ कि मुंह पर भी तारीफ करना जायज है जहां यह इहतमाल हो कि इससे बिगाड़ नहीं पैदा होगा इज़ा मुदहर मोमिन फी वजी रबल ईमान फी कलबी जब मोमिन की उसके सामने तारीफ होती है तो उसके ईमान और बढ़ जाता है इस हदीस को बहुत हद तलाश करते थे अल्हम्दुलिल्लाह मैंने मजमून बिहार में या उसमें कंजुल माल में नकल किया हकीम अख्तर साहब आए कहा कि भाई ये तोहफा के तौर पर मैं हदीस ले जा रहा हूँ अब तक तो यही समझा है कि किसी की तारीफ मुंह पर नहीं करना चाहिए यह तो खुद हदीस है रोज कहते हैं मोमिन फी वजी रबल ईमान फी कलबी जब मोमिन को उसके सामने तारीफ होती है तो ईमान बढ़ जाता है हदीस क्या मशहूर है जब कोई तारीफ करे तो मुंह पर मुंह में धूल डाल दो ये हदीस मशहूर है और ये हदीस आमतौर से लोग नहीं आएंगे भाई अबू का सिद्दीक रज़ी अल्लाह तआला अन्हु की हुज़ूर ने तारीफ किया कि नहीं حضرت عمر کی تعریف کیا کہ معلوم ہوا کہ مطلقاً وہ ممنوع نہیں ہے, جہاں خطرہ نہ ہو کہ عجب میں پڑ جائے گا, تکبر کرنے لگے گا, وہاں مر کرو, لیکن جہاں اطمینان ہو یہ تعریف سے اور اس کے سلوک تمام ہوگا, آگے بڑھے گا, وہاں تعریف کرنا جائے گا. تو بہت ہی رام بدھے جب وہ کہہ دیتے تھے کوئی چیز ڈھونڈنے کو, یہ نہیں کہ سوتا ہے 10 بجے سے 9 بجے سو جائے, نہیں, پھر تو فوجی کا حیران ہو جاتی تھی جھوٹتے جھوٹتے, بعد فارسی کے اشعار ہوتے تھے تب وہ, اب فارسی اتنی موٹی کتاب ہے مثنوی, ایک شعر کو ڈھونڈنا آسان ہے, لیکن یوں یوں کہتے کہتے یہ بعض پھل گیا, گھر میں موجود کچھ نہیں, شیخ نے کہا ہے اب تک بولے کر دیں گے, اللہ تعالیٰ نے اس کی برکت سے بہت سے اشعار شعر یاد کرا دیے, کبھی بلایا مضمون دیا تحجر کو بلایا, وہ مضمون ملا کیا ہوا, نہیں حضرت کیا ہوا, سو گئے تھے, خفا ہو جاتا, اللہ بہرحال اللہ تعالیٰ کا شکر ہے کہ ان کی اقتداء اتباع جہاں تک ہو سکا کیا, کوتاہیاں جب بھی ہوئیں اللہ معاف فرمائے, لیکن جو کچھ ملا انہیں سے ملا, وہ جو کچھ سنا انہیں سے سنا, کچھ نہیں اللہ تعالیٰ. تو یہ صحابہ کی طرح نبی اکرم صلی اللہ علیہ وسلم اپنے صحابہ کے بارے میں اصحابی کو نجوم, میرے صحابہ مجھے ستاروں کے ہیں, سب کو اپنے انوار سے منور کر دیا تھا, جب مدینہ شہر کو منور کیا تو صحابہ کے قلوب کو کیسا منور کیا ہے؟ ایک عالم مصری لکھتا ہے, المدینۃ المنورۃ اے بے انوار رسول صلی اللہ علیہ وسلم, منورہ ہم لوگ بھی بولتے ہیں, یہ عرب عالم نے بہا دیا, المدینۃ المنورۃ بے انوار رسول صلی اللہ علیہ وسلم, مدینہ کو شہر ہے, مدینہ کے مارے شہر منورہ کیوں کہا ہے, بمبئی کو کیوں نہیں کہا جاتا منورہ, جبکہ وہاں بہت بجلی جلتی جلتی ہی نہیں, یہ سب بجلی بجلی ہے, اس کمرے کو منورہ نہیں کہتا, حضور کے کمرے کو منورہ کہا جاتا ہے جس میں رات میں بتی جلتی ہی نہیں, وہ منورہ ہے. نبی اکرم صلی اللہ علیہ وسلم سوتے تھے, تہجد اٹھتے تھے, حضرت عائشہ کبھی پیر رہتا تھا, اتنے چراغ نہیں تھا کہ دیکھ لیتی کہ کہاں کون سویا بیٹھا, دیکھ کہاں تو گیا وہ منورہ, معلوم ہوا کہ نور وہ نہیں ہے جو یہ اس نور سے نور ملتا ہے, نور وہ ہے جو قلب میں ہو. صحابہ کرام جب مدینہ منورہ تھا تو کیا صحابہ کرام کے قلوب منورہ نہیں تھے؟ بہت عمدہ بڑھایا اس شخص نے, المدینۃ المنورہ بے انوار رسول صلی اللہ علیہ وسلم, حضور کے انوار سے منور تھے, جبکہ معلوم کتنے زمانے کے بعد مسجد میں چراغ جلایا گیا, مسجد میں بھی چراغ نہیں رہتا, گھر میں بھی چراغ نہیں رہتا, لیکن منورہ ہو گیا. جب مولانا جگہ منورہ ہو گئی شہر, تو حضور کے قلوب کا کیا ہے؟ حدیثوں میں آتا ہے ایک نابینا آدمی تھے صحابی, ان کا گھر کوئی دور پر پڑتا تھا, تو اس کے چھڑی میں روشنی ہو جاتی تھی جس کی وجہ سے وہ پہنچاتا تھا, چاہے حدیث موجود کچھ نابینا کچھ تھوڑے رہے ہو گئے, تو ان کے چھڑی میں نور ہو جاتا تھا. نبی اکرم صلی اللہ علیہ وسلم کے انوار سے مدینہ یعنی شہر منورہ ہو گیا تھا, اب بمبئی میں کتنے جلے, لاہور میں کتنے جلے, امریکہ میں کہیں منورہ نہیں کہا جائے گا, بلکہ اس کو تو ظلام کا مرکز ہے, وہ تاریکیوں کا مرکز ہے, شہر تاریکیوں کا مرکز, لیکن مدینہ منورہ ایک بلب نہیں ہے لیکن منورہ. آج اللہ تعالی ہم سب لوگوں کے قلوب کو نبی اکرم صلی اللہ علیہ وسلم کے نور سے منور فرماتے ہیں, یہ فرماتے ہیں صحابہ کے بارے میں فرما رہے ہیں محمد الرسول اللہ, کیا منتظر محمد الرسول اللہ, محمد اللہ کے رسول, اس سے بڑھ کے کوئی فضیلت نہیں ہو سکتی, رسول سے بڑھ کے کوئی فضیلت ہے, اور والذین معه, جب ظاہر ہے کہ جو ان کے لیے کچھ لوگوں کو مسخر کیا اللہ تعالیٰ نے, تو وہ بھی منور تھے, اذا سخر اللہ علیہ سعید, اذا سخر اللہ علیہ سعید فکلهم سوداء, جب کسی سعید کے لیے اللہ کس گروہ کو ہم نشینی کے لیے منتخب کرتا ہے تو سب منوری سعیدی سعید ہوتے ہیں. شرام دشر اذا سخر اللہ علیہ سعید وکلہم سعداؤ, صحابہ سب سعید تھے. ادھر آپ ان کے مدری زبان کھل بولنا بہت ہی بے ادبی کی بات ہے. جو جی بات ہے کہتے ہیں بچ رہ جائے. زبانوں کو محفوظ رکھو, صحابہ کو مطعون نہ کرو, ان پر کوئی عیب نہ نکالو. آج جو جی چاہتا ہے جو کہتا ہے اللہ محفوظ رکھے. والذین معه یبتغون, آخر میں ہے اسی کو بیان کرنا ہے, یبتغون فضلا من اللہ رضوانا, وہ صحابہ وہ ہیں وہ لوگ اللہ کے فضل و رضا کو ڈھونڈتے ہیں. یبتغون فضل اللہ کے فضل کو ڈھونڈتے ہیں, کون صحابہ, دنیا میں نہیں ڈھونڈتے, اللہ کے فضل کو ڈھونڈتے ہیں اور اللہ کی رضا کو ڈھونڈتے ہیں. اصل مقصود ڈھونڈنا کا ہے اللہ کا فضل. اللہ اپنے فضل سے ہم کو نواز دیے, اپنی رضا سے نواز دیے. اللہ انی اصل کو صحت بل عفت بل امانت و حسن الخلق و رضا بھی خر. آپ اپنی رضا سے, بس اللہ تعالیٰ جو ان کے اثرات پر مطلع ہے, بس اللہ تعالیٰ صحابہ کے بارے میں, بس اللہ تعالیٰ جو ان کے اثرات پر مطلع ہے, ان کے باطن و ظاہر میں جانتا ہے, وہ خبر دے رہا ہے ان کو اپنے مقاصد میں دنیا مطلوب نہیں. صحابہ کو بتائیے, خود اللہ شہادت دے رہا ہے دنیا مطلوب نہیں. وہ تو فضل رضا کو ڈھونڈتے ہیں, روزی کو نہیں ڈھونڈتے, روزی تو ملنے والی نہیں. ان کی تعریف میں فرمائے معلوم ہوا کہ اللہ کے فضل کو ڈھونڈنا, ان کی رضا کو ڈھونڈنا, یہ مطلوب شرعی. سب سے اہم مطلوب یہی ہے کہ دنیا میں اللہ کی رضا کو ڈھونڈے. سب ناخوش ہو جا, اللہ ہمارا راضی ہے تم سے ٹھیک, اللہ کی رضا. بس اللہ تعالیٰ جو ان کے اسرار پر مطلع ہے, صحابہ ان کے باطن اور ظاہر کو جانتا ہے, صحابہ کے باطن کو بھی اللہ, وہ خبر دے رہا ہے ان کو اپنے مقاصد میں دنیا مطلوب نہیں. سب کچھ کر رہے ہیں, تجارت کر رہے ہیں, زراعت کر رہے ہیں, لیکن سب سے مقصود اللہ کی رضا ہے. اور بجو رضا اور فضل خداوندی کے دوسرا مقصود ان کا نہیں, اللہ کے دام اللہ تعالیٰ کے حق میں. اللہ تعالیٰ ان کے حق میں فرماتا ہے, وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ يَدْعُونَ رَبَّهُمْ بِالْغَدَاةِ وَالْعَشِيِّ يُرِيدُونَ وَجْهَهُ, صحابہ کے بارے میں ان کے ساتھ جا کے رہو. وَاصْبِرْ نَفْسَكَ, نبی کو حکم ہو رہا ہے کہ آپ نکلیے خلوت خانے سے, اور جو صحابہ مسجد میں جو پورا بدن میں ان کا ڈھکا ہوا نہیں, ان کی چوبل میں جا کے بیٹھیے. نبی کو حکم ہو رہا ہے, بڑی بات ہے, نبی کو حکم ہو رہا ہے کہ نکلیے آپ, چاہے عرش پر ہو تب بھی آئیے. یہ صحابی جو ہمارے جن کے پاس پورا کپڑا بھی نہیں تر گئے, ان کے پاس جا کے بیٹھیے. اس سے صحبت کی کتنی بڑی فضیلت ہوئی ہے, نبی کو حکم رہا ہے اپنے صحابہ کے ساتھ بیٹھنے کا, کتنی بڑی بات. لیکن صحبت کی اب کہاں قدر ہے, خدا کہہ رہا ہے بس بے نفس کا مال دینی ہے اون رب ہوں میرے رات و رشی, یعنی جم کر بیٹھا کرو, جم کر بیٹھا کرو. یہ ترجمہ بہت عمدہ ہے. صبر کے معنی یہی ہے کہ کوئی ناگوار چیز ہو اس کو بردا, یہی صبر تو ہے. تو آپ رسول ہیں, آپ تو عرش پر رہتے ہیں, وہی آتی ہے. لیکن آپ کو بیٹھنا کسی ہے, صحابہ کے پاس بیٹھنا ہے, جن کے کپڑوں سے بدبو بھی آتی ہے, ان کے پاس بیٹھی. یعنی جم کر بیٹھا کرو ان لوگوں کے ساتھ جو پکارتے ہیں اپنے رب کو صبح اور شام, اور چاہتے ہیں ان کی رضا مندی. یہ ہے مجھ سے اصل دین, یہی اسی کے لیے پاپڑ بھی آیا جاتا ہے کہ اللہ کی رضا مطلوب ہو جائے. دنیا کی کوئی نہ دنیا کی کرامت, نہ دنیا کی ثروت, نہ دنیا کی عزت, جو کچھ ہے اللہ سے تعلق پیدا ہونا, اللہ کی رضا کا حاصل ہونا, اس سے بڑھ کے کوئی نعمت نہیں دنیا میں. فرماتے ہیں یعنی جم کر بیٹھا کرو ان لوگوں کے ساتھ جو پکارتے ہیں اپنے رب کو صبح و شام, چاہتے ہیں اس کی رضا مندی. پکارتے ہیں دنیا کے لیے نہیں, آپ کے لیے. آپ خوش ہو جائیے, آپ کی خوشی سب پر بالا تر ہے. اس وجہ سے اللہ نے رضی اللہ عنہ و رضوانہ کہہ دیا, رضی اللہ ان سے راضی ہو گئے, یہ ہم سے راضی ہو گئے. شہادت مل گئی, رضا کے طالب ہوئے, اللہ نے رضا دے بھی دی ہے. اللہ ہم لوگوں کو بھی اس سے حصہ وافر عطا فرمائے, اللہ کی رضا, اللہ کی خوشنودی مطلوبہ. بجر میں اس کی تو می کشن دادا عزب کا غائز تو نیند بر سرے بر آما بر آپ عجب تماشا ہے. آپ کے عشق میں یہ لوگ ہم کو مار پیٹ رہے ہیں, پریشان کر رہے ہیں. آپ بھی برسر باب آ کے دیکھیے کہ آپ کے آشرے کے ساتھ کیا معاملہ ہو رہا ہے. یہ نہ مقام ناز میں کر رہے ہیں. بجور میں عشق تو امی کو شند گو آئے تو نیند برسر باب آ عجب تماشا ہے. مارا بس اللہ تعالیٰ نے یہ بات بتلا دی کہ سکھ تو سوا خدا کے کچھ ان کی مرادیں. یہ صحابہ کون ہے؟ بس اللہ تعالیٰ نے یہ بات بتلا دی کہ سوا خدا کے کچھ ان کی مرادیں. ماتھامی ترجمہ کر رہے ہیں اس کتاب, عربی ترجمہ, بہت زبردست عربی کتاب, ترجمہ ماتھامی کر رہے ہیں حضرت عائشہ کو پیر کے حکم سے روزانہ لکھتے تھے دہلاتے تھے مکہ معظمہ میں. بہت بڑا شیخ ابن عطا اسکندری, بہت شخص عالم, زبردست صوفی, زبردست صاحب نسبت, ان کی کتاب شیخ ابن عطا اسکندری قدس سرور, ترجمہ ما تھانوی, کس کے فرمائش ہے؟ تین بزرگ کا یہ ہے یہ کتاب, تھانوی کا ترجمہ. کسی نے کہا بھی بڑے آدمی عجیب تھے دیوبند کے, ترجمہ مولیا اشرف علی کے علاوہ کوئی کر بھی نہیں سکتا تھا. کہا میں تو گئے تھے خرگاہ میں وہاں رہنے کے لیے, بھائی صاحب نے کہا کہ ترجمہ کر دو اشرف علی, تیار ہو گئے. بس اللہ نے, اللہ تعالی نے یہ بتلا دی کہ سوا خدا کے کچھ ان کی مراد نہیں. خود اللہ تعالیٰ فرما رہے ہیں اپنے عاشقوں اپنے طالبوں کی تعریف اللہ کی. بس اللہ نے یہ بتلا دی کہ سوا خدا کے کچھ ان کی مراد نہیں, اور اس کے سوا ان کا کچھ مقصود نہیں. اور دوسری آدمی وہ فرماتا ہے پارٹی بیان کرتے ہیں اللہ کی ان گھروں میں صبح شام, پاکی اللہ کی پاکی بیان کرتے ہیں گھروں میں, ایسے لوگ کہ غافل نہیں کرتے ان کو تجارت اور نہ خرید و فروخت. یہ بھی تعریف یہی اصولی دیتا ہے. اور پاکی بیان کرتے ہیں اللہ کی ان کے گھروں میں صبح اور شام, مسجدوں میں اللہ کو یاد کرتے ہیں. ایسے لوگ کی غافل نہیں کرتی ان کو تجارت اور نہ خرید, لاتوری ہی تجارت بلا بین نکلتا. اللہ تعالیٰ تجارت بھی کرتے ہیں بے بھی کرتے ہیں, لیکن اس بے میں بھی غافل نہیں رہتے, اللہ کو یاد کرتے ہیں. اس میں اشارہ ہے کہ ان کے قلوب پاک ہو گئے. تجارت دنیا داری یہ سب سے چیزیں گناہ غفلت میں لانے والی ہے, یہ باوجود اس کے وہ اس حالت میں بھی غفلت میں نہیں آتے, اللہ کو یاد کرتے ہیں. اس میں اشارہ یہ ہے کہ ان کے قلوب پاک ہو چکے ہیں, ان کے انوار کامل ہو چکے ہیں, باوجود لہو اور غفلت کے کام میں ہونے کے اللہ سے قابل نہیں ہوتی. بھائی تجارت ہے, وہ آ رہا ہے, وہ جا رہا ہے, وہ دے رہا ہے, معاملات ہے, خرید و فروخت ہے, لیکن اللہ کو یاد رکھتے ہیں. کیونکہ اس میں اشارہ ہے ان کے قلوب پاک ہو گئے اور ان کے انوار کامل ہو گئے. انوار اللہ ہم لوگوں کو ان انوار سے منور فرما دے, انوار کرنا چاہیے, چاند جانا چاہیے. مولانا اب ہمیں سب جا رہے تھے ظہر کے وقت مکہ معظمہ میں, ہم بھی ساتھ تھے, تو صبح کی دعا ہے پوری یاد نہیں رہتی, اس میں نور کا بیان ہے. اللہ تعالیٰ ہمارے ہڈیوں میں ہمارے ہر ایک بہت زبردست صبح کو ہم کو نور بنا دیا, ہماری زبان یہ بڑی اچھی دعا ہے. تو ماں اب دیکھیے اب وہ بزرگ اب کیا کہوں میں. مولانا نے مجھ سے کہا مولانا کیا پڑھی ہوئی جو دعا پڑھی آتی ہے اتنے وقت بھی پڑھ سکتے ہیں؟ اب دیکھیے بچوں جی کی بات کیوں, تعریف تھے خدا کے. किसी ने भी ज्ञान नहीं किया, उनका एक गरीब नालायक खादिम पूछा उन्होंने, बहुत मसला पूछते थे मौलाना मुझे आते मतलब मौलाना आपकी क्या राय। मुझे कहा क्या मौलाना जो फजी हुई दुआ पढ़ी जाती है नूर वाली, क्या इसको भी पढ़ सकते हैं, जोर को जा रहे थे। मैंने कहा हजरत उसको पढ़ने का थोड़ा हमेशा पढ़ना चाहिए, वो तो ये टाइम। मैंने कहा नहीं हजरत सभी पढ़ना चाहिए, मौलाना से मैंने कहा इसमें इशारा ही क्योंकि कुलूब पाक हो गए थे उनके अनवार काम हो गए। अरे दुआ करो अपने लिए भी दुआ हम जो करें अल्लाह तआला हम कर लोगों को नूर ईमान मुनव्वर फरमाए नूर इस्लाम बोले उसके सामने। बम्बई में मैं तकरीर कर रहा था, बहुत बदली थी बहुत बम्बई की सब यहाँ सुन पड़ता है आप भी रहे होंगे फिर ईद बाली हुआ। मैंने कहा कि मैं चाहता हूं कि नूर ईमान इतना हासिल करो कि ये सब अनवार मखलूब हो जाए, और मैं चाहता हूं मेरे आवाज में इतनी कुवत है कि मेरा स्पीकर फेल हो जाए लेकिन हमारे आवाज में बस ही बस। ये मैंने कहा था और कभी नहीं कहा, वहां मैंने कहा था इंडो स्पीकर की आवाज से मैं अपने आवाज में ज्यादा कुवत चाहता हूं ताकि कुलूब तक मेरी आवाज पहुंच जाए। नूर भी वो चाहता हूं जो इस नूर पर गालिब आ जाए। नूर की क्या हैसियत बारह कहते हैं और उनके अनवार का इसी वास्ते दुनिया उनके कुलूब नहीं पकड़ सकी, दुनिया उनके कुलूब से नहीं पहुंच सके क्योंकि कल्ब मुनव्वर था, दुनिया तो जुलमत ही जुलमत, ये वहां तक नहीं पहुंच सके। उसके चेहरे ईमान पर खराश नहीं आ कर सकती, ये दुनिया जो अनवार जिसके कुलूब पर है ईमान के, ये उनके चेहरे को बिगाड़ नहीं सकती। तानवी तजमा कर रहे हैं उनके चेहरे ईमान क्या थानवी क्या क्या लोग कहते हैं गाली देते होंगे, ये है उनके दिल, ये है उनके जबान, ये है उनके तर्क। इनकी किताब को तर्जमा करने के लिए माथानवी की जरूरत है और उनके चेहरे ईमान पर खराश नहीं कर सकती कौन दुनिया, और दुनिया ऐसे कुलूब में क्यों कर जा सकती है जिसको अल्लाह ने अपने मोहब्बत से भर दिया हो, और दुनिया ऐसे कल में क्यों कर जा सकती है जिनको अल्लाह ने अपने मोहब्बत से भर दिया हो, और अपने कुर्ब के अनवार उसमें रोशन कर दिए हो, और कुर्ब के अनवार रोशन कर लिया। अल्लाह ताला ने फरमाया इन इबादी लैस लका अलैहिम सुल्तान, अल्लाह ने फरमाया इनके कुलूब को मेरे खास बंदों पर तेरा कुछ काबू न चलेगा, तो अनवार से भरे हुए हैं तुम जुलमत हो। मैं कई दिन ब्याह करना नहीं ब्याह कर पा रहा था दूसरे, लेकिन वो भी मालूम ठीक ही थी इन बाद ये जैसे लगा रही सुल्तान, यानी मेरे खास बंदों पर तेरा कुछ काबू न चलेगा, बस अगर दुनिया का जोर उनके दिलों पर चलता तो शैतान का भी चलता है, पहले दुनिया का जोर चलता है तब शैतान घुसता है, इन पर दुनिया ही का जोर नहीं चला तो शैतान कैसे घुसेगा उसके अंदर। बस अगर दुनिया का जोर उनके दिलों पर चलता तो शैतान का भी बस चलता है, क्योंकि शैतान की रसाई उन कुलूब तक नहीं जिनके अनवार अनवारे जोहद रोशन हो, जिसके कुलूब में अनवारे जोहद हो तकवा हो उसमें उसकी चाल। तो दुनिया जब नहीं घुस सकती तो दुनिया ही के वास्ते से शैतान घुसता है, तो शैतान भी नहीं घुस सकता, दुनिया ही को उन्होंने अलग किया ताकि ये उसकी साथी है रफीक है हयात शैतान कौन है दुनिया, जब ये जाएगी तो उसके साथ साथ ये भी जाया जाएगा, जब वो नहीं उसके कल्ब तक पहुंची तो शैतान नहीं पहुंचे, ये हरे मंत्र की बात है। बस अगर दुनिया का जोर उनके दिलों पर चलता तो शैतान का भी जोर चलता, क्योंकि शैतान की रसाई उन कुलूब पर नहीं जिसके अनवार जोहद रोशन हो, और जब दुनिया के मैल से पाक और साफ हो गए हों बस मत पहुंच गया, जब पाक हो गए तो वहां पहुंच ही नहीं सकता न दुनिया पहुंच सकती न शैतान। ان عبادی لے سرکاری سلطان، سن لو میرے بندے وہ ہیں جو ان پر کسی کا قابو نہیں چلتا. میرے یہ تھوڑی سی دنیا میں بڑھ گئے ٹکا پورے نانیا تو جو چھوٹی چھوٹی طبیعت کے آدمی کی، تم کو جتنی دنیا بڑھتی تمہارے ساتھ توازن آنا چاہیے تھا، انکسار آنا چاہیے تھا. تھوڑی سی دنیا میں اتر آنے لگے، کیا ہے تمہاری دنیا؟ ایک آن میں ختم. سوچ لیں نہ تیرا اور نہ مخلوق کا. کہتے ہیں پر مطلب یہ ہے ان عبادی لے سے لکالی سلطان کا یہ ہے کہ نہ تیرا اور نہ اور کسی کا مخلوق کا قابو اس قلب پر نہیں چل سکتا، کیونکہ میری عظمت کا غلبہ جو ان کے قلوب پر ہے وہ میرے سوا کسی کا غلبہ وہاں پہنچ نہیں دے گا. اللہ کی عظمت ہے قلب میں، اس عظمت کے سامنے چھوٹے لوگ وہاں تک کہاں پہنچیں گے؟ چھوٹے لوگ میں نے کہہ دیا، چھوٹی دنیا چھوٹی چیز، کیونکہ میری عظمت کا غلبہ جب ان کے قلوب پر ہے وہ میرے سوا کسی کا غلبہ وہاں تک آنے نہیں دیتا. پر آج کے مذکورہ میں اللہ تعالیٰ نے ان کا یہ وصف فرمایا ہے کہ تجارت اور بے ان کو اللہ کی یاد سے غافل نہیں کرتے. سب کا حق ہے، تجارت بھی ہے، مال بھی ہے، دولت بھی ہے، لیکن اللہ کا استحضار ان کے رضا کی طلب وہاں تک پہنچنے نہیں دیتا. اللہ نے ان کا یہ وصف ہے، تجارت اور بے ان کو اللہ کی یاد سے غافل نہیں کرتی. اور یہ نہیں فرمایا کہ وہ تجارت اور بے نہیں کرتے، یہ نقطہ لے کر آئے. میں نے تجارت کو قبول کیا اللہ نے جائز کہا تب تو تجارت کا لفظ ہے، بے کو جائز رکھا تب تو یہ نہیں کہا کہ وہ بے تک نہیں پہنچتے. بے ہے لیکن اللہ سے غافل نہیں کرتی، تجارت ہے میں نے تجارت جائز رکھی، اس سے ثابت کر رہے ہیں کہ وہ میرے سواقع. بس آیت مذکورہ میں اللہ تعالیٰ نے ان کا یہ وصف فرمایا ہے کہ تجارت اور بے ان کو اللہ کی یاد سے غافل نہیں کرتی. اور یہ نہیں فرمایا کہ وہ تجارت اور بے نہیں کرتے، کیا عمدہ روکتا ہوں یہ علم. بلکہ اس آیت کے مضمون میں غور کرنے سے معلوم ہوا کہ بے اور تجارت جائز ہے. معلوم تم نے کیا یہ قول نہیں، کیا تم نے یہ قول نہیں سنا وہ اقام السلام ایتائی زکاہ، دو لفظ ہیں، ان کو نماز کے قائم کرنے سے اور زکات دینے سے غافل نہیں کرتی. اب دیکھیں نقطہ، پس غلا سے منع فرمانا ہوتا تو یہ نہیں کہتے کہ ان کو غافل نہیں کرتے، معلوم کہ جائز ہے لیکن غفلت منع. دنیا ظاہر ہے، پس اگر غنا سے منع فرمانا منظور ہوتا تو سبب غنا سے بھی تجارت سے منع کر دیتے، کیونکہ تجارت سے غنا حاصل ہوتا ہے اور کرنے کو مانے نہیں ہوتا. معلوم ہے کہ غنا بھی جائز ہے اور تجارت کے ذریعے سے جو غنا حاصل ہوتی وہ بھی جائز ہے. پس اگر غنا سے منع فرمانا منظور ہوتا تو سبب غنا سے بھی جو بے اور تجارت ہے منع فرماتے. دیکھو وہ ایتائی زکات میں جب زکات کا واجب فرمایا تو معلوم ہے کہ مال حاصل کرنا جائز ہے. زکات کب آئے گی؟ جب مال ہوگا تب نا. تو مال جب ہوگی تو مال محمود ہے، زکات دینا اس کے لیے واجب ہے، تو مال رہے گا تب تو زکات آئے گی. معلوم ہے کہ مال کا حاصل کرنا بھی جائز، تجارت بھی جائز. صاف واضح ہوا کہ لوگوں کی اوصاف مذکور ہیں ان میں بعض غنی بھی ہوتے ہیں، صحابہ میں بعض غنی بھی ہیں اور صاحب تجارت، اور پھر بھی تعریف قابل ہے. صحابہ غنی اغنیا ہیں، لیکن اس کے بعد ان کی تعریف ہو رہی ہے کہ ان کے دل میں دنیا کی محبت جاگوزی نہیں ہوتی، جبکہ اپنے مولا کے حقوق ادا کرتے ہیں. مولا کے حقوق ادا کرتے ہیں تو وہ دنیا بھی کیا محمود ہے. نعم المال الصالح للرجل الصالح، میں نے وہاں بیان کیا تھا، بہترین مال وہ ہے، وہ مال صالح ہے جو صالح آدمی کے ہاتھ میں ہو. یہ مال بھی صالح. عبداللہ بن عتبہ سے روایت ہے کہ حضرت عثمان رضی اللہ تعالیٰ جس وقت شہید ہوئے ہیں ان کے خزانچی کے پاس 1.5 لاکھ دینار اور 10 لاکھ درہم تھے. جی صحابی ہے کیا، ان کو بھی مبشر مل جانا یہ بھی تو ہے. وہاں میں نے بیان کیا تھا، انہوں نے لکھا تھا بہت عمدہ میں سے، حضرت سلیمان، حضرت سلیمان कितने बड़े बादशाह थे, लेकिन वो जुहार में से थे, मुल्क के मुलुक में से नहीं थे। ये नहीं कहा जाता कि वो बादशाहों में से थे, बल्कि जाहिदों में से थे। तो मालूम हुआ कि मुल्क और हुकूमत के साथ भी आदमी जाहिद रह सकता है। साबक और बहुत है, और पूरा तड़का 400,000 घोड़े, 1,000 घोड़े, 1,000 गुलाम छोड़े। हजरत जुबैर जिसकी कीमत 2,00,000, और जुबैर रजी अल्लाह ताला अन्हु के तड़के का 8वां हिस्सा 50,000 दीनार था। किसी औरत को 8वां हिस्सा मिला चाहिए, यह अदा भी सुनाते रहते थे। शरीफिया थे जो पढ़ाते हैं अब उसमें है ये, और 1,000 घोड़े और 1,000 गुलाम छोड़े। बड़ा ई सहाबा के अग्निया का हाल बयान किया है, इसे ये साबित किया है। ये जो बहाना है कि हमारे पास तजारत है, हमारे पास हम कैसे खुदा की तरफ मुतवज्जा हो, नहीं, इन सब के बावजूद खुदा की तरफ मुतवज्जा होना चाहिए, चाहिए नहीं बल्कि जरूरी है मुतवज्जा होना, बल्कि और ज्यादा मुतवज्जा होना चाहिए। गना जितना ज्यादा हो उतनी अल्लाह का जिक्र भी होना चाहिए। वह जदाउलान अल्लाह ने तबको जब तुमको गना से माल माल फरमाया तो उतनी तुम्हारे अंदर फख्र आना चाहिए अल्लाह के मुकाबले में। मोहताजी आजिजी, खुद हुजूर ने फरमाया अल अज्ज फख्री, जिसको मेराज हुई हूँ वो कहता आज ही मेरा फख्र है। सब लोग परेशान कि भाई पानी अभी चल रहा है और सब सर करके आ गए, हथियार कुंडी अभी ही नहीं है, सर करके आ गए। जिसको इतनी बड़ी नेमत मिली लेकिन वो क्या कर रहा है, अल अज्ज फख्री, आज ही मेरे लिए फख्र है। कितना ही बड़ा ये हेलीकॉप्टर बना ले, चल सकते हैं एक सेकंड में लाखों पहुंच सकते हैं, अब तक तो आसमान तक पहुंच भी चुके नहीं सके लोग। अल्लाह ताला हम सब लोगों को अपने नबी के दीन को समझने की तौफीक बरकत फरमाए। सहाबा की जो शान थी, इस परेशानियों में भी जो सहाबा की शान कैसी, जिसको अल्लाह तारीफ जिसकी कर रहा है, रसूल तारीफ कर रहा है, अल्लाह हम लोग के अंदर भी वो सिफात पैदा करे जो हमारे बुजुर्गों में थे, खास तौर से जो सहाबे कराम में थे। उनको एक आन के लिए रजाला तुरहीम तजारत जिक्रल्ला, कुछ ऐसे रजाल हैं जिनको बय और तजारत काफी नहीं करती, नहीं उनका रजाला तुरहीम तजारत जिक्रल्ला। हजरत थानवी के कुछ जो नमाज पढ़ रहे थे सहन में बारिश आ गई, हमें खुद ऐसे बोला बारिश आ गई। ये बहुत अमीर कबीर आदमी थे, वो वैसी नमाज पढ़ते रहे, भीग गए सब कुछ हुआ, गए और दूसरा कपड़ा पहन के आ गए, अच्छा कपड़ा पहन के आ गए। तो फरमाए ये मालदार ऐसा है जैसे मालदार होना चाहिए, इस पर कोई उसका असर पानी के नहीं हुआ। अल्लाह के नाम में लगे थे नमाज में, तो नमाज में लगे रहे, जब हुए तो कुछ कहा नहीं, गए कपड़ा पहन करके आ गए। मैंने ये मालदार ऐसा है कि इसके लिए मालदारी जिद देती है। ये हजरत थानवी, मैंने खुद सुना माशा सुना करती है बात, मालूम हुआ रजाला तुरहीन तजारत अल्लाह ताला हम सब लोगों को अपने अकाबिर की सीरत को समझने की उस पर अमल करने की, तो खास तौर से साहब कराम, देखो साहब कराम किस हाल में थे और अल्लाह से निस्बत और ताल्लुक में किस हाल में थे। पर इन चीजों को मुस्तहजा रखना बहुत जरूरी, सहाबा के बारे में जबान दराजी न करो, बहुत बड़े लोग थे। अल्लाह ताला ने उनको बहुत नबी की सोहबत और रफाकत के लिए जब खुद चुना था, फिर उन पर कोई तानो तशी नहीं होना चाहिए, बल्कि सहाबा की सीरत को सामने रखो, उसके मुताबिक चलो, चलने की कोशिश करो। इंशाअल्लाह इन हजरात की मायत और मुसाहबत अमल में रसी थी, ये आज का बयान है। अल्लाह ताला मुझे भी इस पर अमल की तौफीक दे, आप हजरात को भी। कई दिन के लिए अब जा रहा हूँ अपने वतन, अल्लाह ताला वहां भी खैर ही की सूरत बाकी रखे, हाथ रखे, कोई चीज ना खुशगवार न पेश आए, और वहाँ बहुत लोग वहां भी तालीम है, बदल रहा है पूरा मऊ वगैरह, लेकिन कुछ नहीं, बस अल्लाह ताला अपना बना के रखे, सब होते ही रहता है। उधर से गफलत नहीं होने चाहिए, उधर से गफलत नहीं होनी चाहिए, चाहे इमारत हो चाहे उर्वत हो, चाहे रात हो चाहे दिन हो, चाहे शहर हो चाहे देहात हो, अल्लाह तो हर जगह है। इस वजह से अल्लाह का इश्तेहार, उनके अदब का इश्तेहार हर मोमिन पर लाजिम है। अल्लाह हम सबको कबूल फरमाए और यहाँ का रहना भी कबूल, यहाँ से जाना भी कबूल। अल्लाह ताला हम सब लोगों को दीन पर साबित करे, हम अपने लिए, अपनी जरूरत के लिए, सबके लिए दुआ के तालिब हैं कि हम सब लोगों को दीन मुस्तकीम पर गामजन रखे, साबित कदम रखे, और जो तरीक पर जिस पर हमारे बुजुर्गों ने हम लोगों को छोड़ा है उस तरीक पर रहने सहने की तौफीक दे। अल्लाह खैरात और बरकात का नुज़ूल फरमाए, अनवार की बारिश फरमाए, ये घरों को भी, हमारे घरों को, हमारे दिलों को, हमारी ज़ुरियात को भी अपने अनवार से मुनव्वर फरमा दे। अल्लाहुम्मा अस्लिह उम्मत मुहम्मदी सल्लल्लाहु अलैहि वसल्लम। अल्लाह ताला हम सब की इस्लाह फरमाए। या हय्यु या क़य्यूम बिरहमतिका अस्तगीस, अस्लिह ली शानि कुल्लह वला तक़िलनी इला नफ़्सी तरफ़ ऐन वला तंज़िअ मिन्नी सालिह मा आतैतनी वला तफ़्तिनी फ़ीमा अहरमतनी। ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين بحرمه السيد النبي الكريم صلى الله عليه وسلم.